रुखको बाला काट्ने किरोलाई कसरी डाँडा कटाउने होला? कृषिको समस्यालाई झिजो नमानिकन समाधानको उपाय दिन्छन् जेटिए बाबु। हेर्नुहोस् डाँडा गरे ठुलोबा, धानको बाला काट्ने लाभ्रे किरा हो, यसलाई विभिन्न उपाय अपनाएर रोकथाम गर्न सकिन्छ। भला कुसारी डाँडा घरे ठुला बा र जेटिए बाबुको कृषि चौतारीमा रेडियो अर्पण 104.5 मेगाहर्जमा प्रत्येक आइतबार अपरान्ह 4 बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला कार्यक्रम कृषि चौतारी। तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम कृषि चौतारी। नमस्कार, कृषि चौतारी कार्यक्रममा तपाईलाई स्वागत छ। यो कार्यक्रम रेडियो अर्पण 104.5 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रममा कृषिमा देखा परेको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनेछ। कार्यक्रम कृषि चौतारी रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट वेबसाइट www.radioarpan.com.np बाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रत्येक आइतबार अपराह्न 4 बजेको अर्पण खबर पछि करिब करिब 5 बजेसम्म प्रसारण हुन्छ। कृषिमा असाध्यै रुचि राख्ने डाँडाघरे ठुला बा र कृषि समस्या झर्को नमानी समाधान गर्ने जेटिए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ। हामी पनि लागौ त्यतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ। अब के हुनु नि, यो मकैको बिउ बोकेर नानी ठुलबा, अब यता त मकै खेती पुरै भइसक्यो, फेरि घोगा लाग्ने बेला भइसक्यो। अब यो मकैको बिउ यस्तो खालको हुन्छ है भनेर पनि तपाईँलाई बताउँछु भनेर चाहिँ, अब मकै त रोपिसक्यो नि, अब घोगा लाग्ने बेला भइसक्यो, फुल खेलिसक्यो होइन, अब कति ठाउँमा भर्खरै पनि रोप्दै होलान् होइन ठुलबा। ए म त जेटिए बाबुले यो मकैमा लाग्ने किरा जति सबै समातेर ल्याएर ल है डाँडा गरे ठुलोबा, यस्तै यस्तो हुन्छ किरा भनेर देखाउन लाउनु हो कि भने त किरा चाहिँ समाएर ल्याएको छैन हेर्नु ठुलोबा होइन, यो किरा चाहिँ कस्तो खालको हुन्छ, के किरा लाग्छ भन्ने कुरा चाहिँ म तपाईँलाई सिकाउँछु भनेर चाहिँ यो मकै सहित मकैको बयान गर्नको निम्ति आज उपस्थित भएको नि त। अनि यो गर्मीले चाहिँ कतिको टठ्या छ तपाईँलाई? ओहो, कुरो छोडिदियो अब गर्मी महिनामा गर्मी हुन्छ जे के बाबु, तर पनि हाम्रो मन चाहिँ कष्ट भने जहिले नि गर्मी आयो कि पोहोरभन्दा अहिले बढी गर्मी भयो भन्ने चलन चाहिँ छ क्या। त्यो त हो, मान्छेको जात जस्तो जे भए पनि नहुँदो रहेछ कि ठुलो भाइ, होइन, सन्तुष्टि भन्ने कुरो खोजेर पाउन गाह्रो है जे बाबु। त्यो त हो, अब सबै कुरोबाट चाहिँ सन्तुष्टि भयो भने विकास पनि हुँदैन नि त ठुलो भाइ, फेरि त्यस्तो पो छ त, फेरि त्यो पनि सही कुरो गर्नुभयो तपाईँले। अहिले चाहिँ अब सन्तुष्टि भयो भने अब रोग कस्तो खालको हुन्छ भने किराको पहिचानै हुँदैन यहाँनिर सन्तुष्टि भयो। त्यही भएर मैले 1 वर्ष मकै बाली लगाउने अनि मकै बालीबाट म सन्तुष्ट भएर अर्को वर्ष चाहिँ खासै ध्यान नदिने भने त मकै उत्पादनमा रास आउँछ नि त फेरि त्यही त नि ठुलो बा रास आउँछ त्यही भएको कारणले गर्दा पनि मान्छेको जात कहिले पनि सन्तुष्टि हुँदैन के ठुलो बा होइन हुँदा पनि हुँदैन हुनु पनि हुन्न भन्छु है एकदमै एकदमै भयो अब भइहाल्यो भने विकासको काम कसले गर्ने फेरि कसले गर्ने त्यही भएको कारणले गर्दा त्यस्तो कुरा चाहिँ हामीबाट चाहिँ नहोस् भन्ने मेरो पनि चाहना छ है ठुलो बा सही कुरो है सही कुरो आज चाहिँ म तपाईँलाई यो मकैको फुलमा होइन यो मकैको फुल खाने किराहरू कस्ता हुन्छन् मकैको घोकामा कस्ता कस्ता किराहरू लाग्छन् भन्ने कुरा चाहिँ बताउँछु भनेर चाहिँ तयारीका साथ आज है ठुलो भएको सुरुमै जाउँ है त यो मकैको फुल खाने किराहरूको बारेमा चाहिँ चर्चा गरौँ है ठुलो भाइ यो मकैको जुङ्गा र धान चमरलाई विभिन्न किराहरूले क्षति पुर्याउँछन् होइन ठुलो भा पहिचानका हिसाबले यी किराहरूलाई विभिन्न समूहमा चाहिँ विभाजन गर्न सकिन्छ है फेरि हामीले जस्तै पहिलो समूहमा हामी विभाजन गरेरौँ किराहरूलाई पुतली समूहमा है ठुलो बा पुतली समूहमा विभाजन गरेर हेरौँ अनि त्यसपछि गएर अर्को समूहमा पनि हुन्छ हामीलाई यो पुतली समूहमा चाहिँ झुसिले किरो भन्ने हुन्छ ठुलो बा है अनि त्यसपछि अर्को समूह छ खपटे समूह अनि यसमा चाहिँ काच्यफार भन्ने जातको किरोहरू लाग्दछन् है ठुलो बा त्यसै गरी धान चामल खाने खपटे भन्ने रोग पनि हुन्छ हेर्नुहोस् यो किराको नाम है त्यसपछि अर्को किरो हुन्छ पाटे खपटे भन्ने हुन्छ ठुलो भाइ हेर्नुहोस् अनि त्यसपछि अर्को पतेरो समूह भन्ने हुन्छ फेरि है अनि यसमा चाहिँ खैरो पतेराहरू पर्दछन् अनि यी कुराहरू भएको हुन्छ हेर्नुहोस् लुबा होइन यी किराहरूले चाहिँ एकदमै सखा पार्छ कि यो मकैको फुललाई अनि त्यसपछि अर्को कुरा गरौँ हामी यो कलिलो घोकामा लाग्ने किराहरूको बारेमा थोरै चर्चा गरौँ है ठुलुबा यो मकैको घोकामा लाग्ने किराहरूमा पहिलो समूहमा पुत्तरी समूहमै पर्छ र यसमा चाहिँ एक नम्बरमा धर्के गवारू भन्ने हुन्छ हेर्नुहोस् लुबा धर्के गवारू एकदमै धर्के गवारू यस गवारूले मकैको घोका खोस्टा होइन एवं कलिलो दानामा पनि यसले आक्रमण गर्दछन् हेर्नुहोस् लुबा जसले गर्दा चाहिँ धेरै समस्या चाहिँ पर्दछन् यी कुराहरूले गर्दा चाहिँ हाम्रो मकै चाहिँ राम्रो हुन सक्दैन है ठुलो भा यी कुरा चाहिँ हामीले एकदमै ख्याल गर्नुपर्छ अनि त्यसपछि अर्को खपडे समूहको किराहरूबाट पनि हामी पहिचान गरौँ है त घुम्रे किराहरू भन्ने हुन्छ हेर्नुहोस् ठुलो घुम्रे किरा घुम्रे किराको वयस्क अवस्थामा खपटे किरा हो होइन वयस्क खपटे किराहरू खैरो अथवा गाढा खैरो रङको हुन्छन् पूर्ण विकसित घुम्रेको शरीरको लम्बाइ चाहिँ विविधतामा पाइन्छ यिनको टाउको खैरो रङको र शरीर सेतो रङको हुन्छ है ठुलो भाग यिनका छातीमा तिनजोडा खुट्टा हुन्छन् पखेटा पनि कुनै खुट्टामा हुँदैन हेर्नुहोस् पखेटा चाहिँ यिनलाई छोइदियो भने टाउको र पछाडिको भाग जोडाउँछन् यो त हामीले देखेकै कुरा हो नि होइन देखेकै कुरा हो यो किरा चाहिँ लाग्ने वनस्पतिहरूमा मकै जुनेलो गहुँ जौ आलु सिमी सबै जसो खेती गरिने बिरुवाहरूमा चाहिँ धेरै थरीका घाँसहरूमा यो रोग चाहिँ लाग्छ है ठुल्बा यो किरा चाहिँ लाग्ने गर्दछन् यसले क्षति गर्ने कुराहरूमा चाहिँ माटोमा लाग्ने किराहरूमध्ये खतरनाक किरा हो यो होइन ठुल्बा खुम्रे किरा भएको माटोमा मकै छर्यो भने मकै त उम्रन्छन् तर बिरुवा अलिकति ठुला भएपछि बढ्न सक्दैनन् हेर्नुहोस् यो किरो लागिसकेपछि है ठुल्बा अनि खुम्रेहरूले माटोभित्रैका बिरुवाहरू जराहरू खान थाल्छन् जसको फलस्वरूप बिरुवा बढ्न सक्दैनन् र पछि मर्दछन् यो बिरुवाहरू खुम्रे लागेका खेतबारीमा रोगाएका बिरुवाहरू चाक्ला देखिन्छन् होइन ठुल्बा यसरी मर्न लागेका बिरुवाहरूलाई उखेलेर हेरेमा तिनका जराहरू धेरै खाइसकेको पाइन्छ है हामीले यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो अनि घुम्रे किराका वयस्क खपडे किराहरूले फलफुल र अन्य धेरै जातका बिरुवाहरूमा पात खाइदिन्छन् बाँझो जग्गा अपवाद गरेर मकै अथवा अन्य बाली लगाएको ठाउँमा खुम्रेको बेसी आक्रमण भएको पाइन्छ है ठुल्बा हामीले यी किराका वयस्क र लाभ्रे दुवै जोडामा जाडोमा माटो मुनि पाइन्छन् वसन्त आएपछि वयस्क किराहरू माटोबाट निस्कन्छन् र रुखहरूका पालुवा खान लाग्दछन्। यिनीहरू दिनमा माटोमा लुकेर बस्छन् र रातमा माटोको रातमा चाहिँ बोटको माथिल्लो भागमा आएर खान थाल्दछन्। प्रभातको सुरुवातसँगै यिनीहरू माटोभित्र बस्दछन्। पोथी किराले माटोभित्र खोल पार्दछन्, खास गरेर घाँसको चौरमा अथवा खेती गरेको जमिन भए घाँसले ढाकेको ठाउँमा फुल पार्दछन्। यिनले काँचो गोबरमा पनि फुल पार्दछन्। हेर्नुहोस् ठुल्बा, हामीले जुन काँचो गोबरहरू राखेका हुन्छ नि ठुल्बा, त्यसमा पनि एकदमै फुल पार्ने भयो यसले। फुलबाट दुईदेखि तीन हप्तापछि लाब्रेहरू निस्कन्छन् र लगाएको बिरुवा अथवा घाँसको जरा खाएर बढ्न लाग्दछन्। जाडोमा यिनीहरू माटोको निकै तल जान्छन् र गर्मी पलाएपछि माथि आउँछन्। लाब्रेहरू 9 देखि 21 महिनासम्म खाँदै रहन्छन् र माटोभित्र माटोको खोल बनाएर अचल अवस्थामा जान्छन्। अचल अवस्थामा गाढा खैरो रङको हुन्छ र यो अवस्थामा 3 देखि 6 महिनासम्म रहन्छ। खुम्रे किराहरूका धेरै जातहरू छन्। यिनको जीवनीमा केही विविधता पाइन्छ। कुनैले 1 वर्षमा जीवन चक्र पुरा गर्दछन् भने कुनैले 4 वर्षसम्म लगाउँछन्। हेर्नुहोस् लुबा, धेरै जातिमा 3 वर्षको जीवन चक्र हुन्छ। हरेक 3 वर्षमा खुम्रेहरूको आक्रमण ज्यादा हुन्छ है ठुल्बा, बुझ्नु भएको छ? कुरा बुझिँदैछ है। यो चाहिँ माटोभित्र पनि रहने भयो, बाहिर पनि रहने भयो, होइन ठुल्बा? जब जाडो महिना हुन्छ त्यो बेला चाहिँ कहाँ जान्छ रे ठुल्बा यो किरा? जमिन मुनि जान्छ, जमिन मुनि जान्छ। जब जब वसन्त ऋतु सुरु हुन्छ, गर्मीको महिना सुरु हुन्छ, त्यसपछि चाहिँ यो कुरा चाहिँ हामीले एकदमै थाहा पाउनु पर्ने कुरा हो है ठुल्बा। तर यो जेठे बाबु अनि यहाँनिर अलिकति मैले नबुझेको कुरो क्या हजुर, अब यिनीहरू जमिन मुनि कटी मुनि जाँदा रहेछन्। अब हामीले प्रत्येक बाली काटिसकेपछि, अब जाडो महिना लाग्ने बेलामा धान बाली काटिसकेपछि त्यस्तो मजासँग ट्र्याक्टर लगाएर हलो लगाएर पुरै जोतिँदा त यिनीहरू पनि जोतिनु पर्यो होइन र? त्यो त हो ठुलबा, होइन? यसको बारेमा तपाईँलाई पछि बताउँछ है त, कहाँसम्म जान्छ कति जान्छ भन्ने कुराहरू पछिल्लो कुराकानीमा चाहिँ हामी गर्दै जाउँला ठुलबा। यो किराको रोकथाम गर्नको लागि हामीले बाली काटेपछि खेतबारीलाई गहिरो गरी जोतिदिनाले खुम्रे किराका विभिन्न अवस्थाहरू नाश हुन्छन् है ठुलबा। अघि तपाईँले भनिराख्नु भएको कुराहरू है यो, फेरि घुम्रे किराले घाँस भएको ठाउँमा मात्र फुल पार्ने हुनाले वैशाख जेठतिर खेतबारीलाई राम्ररी गोडमेल गरेर घाँस पात रहित राख्न सके यसको प्रकोप कम हुन्छ। खेतबारी खनजोत गर्दा भेटिएका घुम्रे किराहरू जम्मा गरी नष्ट गर्नु पर्दछन्। यदि माटोमा धेरै संख्यामा खुम्रे किराहरू देखिन्छन् भने त्यस्तो माटोमा मकै, गहुँ, जहुँ, आलु आदि बालीहरू लगाउनु हुँदैन। भटमास र अन्य दाल हान बालीहरू जो खुम्रेले कम मन पराउँछन् त्यो मात्र लगाए बेसी हुन्छ। त्यो चाहिँ बुझ्नुपर्छ है हामीले ठुल्बा। अनि त्यसपछि अर्कोमा छ, अर्को कुरा पनि तपाईँलाई म बताउँछु। खुम्रेहरू काँचो गोबरमा हुन्छन्। खेतबारीमा काँचो गोबर नहाल्नु बेस हुन्छ। यदि नहाली नहुने अवस्थामा पर्न आएमा गोबर मललाई राम्ररी केलाएर त्यसमा रहेका सम्पूर्ण खुम्रेहरू नष्ट गरेर मात्र मल प्रयोग गर्नु पर्दछ। बुझिराख्नु भएको छ ठुल्बाले? बुझिरहेछु है, बुझिरहेछु। अब गर्मी पनि भइरहेछ हेर्नुहोस् ठुल्बा, मलाई त एकदमै गर्मी भएको छ, हिँडेर पनि आएको छ। यो पानी चाहिँ खानु पर्ला जस्तो लाग्यो, एकछिन विश्रामतिर जानुपर्छ कि जस्तो लाग्यो। यो पनि सही कुरा हो। त्योभन्दा अगाडि एउटा कृषिको गीत पनि टक्क बज्ने बेला भएको छ रेडियोबाट। हजुर हजुर हजुर, त्यो पनि सुनौ। पानी पनि खाऊ, खाजा पनि खाऊ। हुन्छ ठुल्बा है, त खाजा खाना त खाऊ। Yeah.

5051 98555463 र 98450 82 7992 इमेल विकल्पकंक्रीट@gmail.com वेबसाइट www.विकल्पकंक्रीट.com वन वन्य जन्तु प्रकृति संरक्षण में हम अभियान किचन देखि बेडरूम सम्म स्वदेशी र विदेशी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्ग भाचुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है दाजु भाइ सम्झनु छै टाढी चोकको सस्तो फर्निचरलाई हजुर पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर रत्नगर दुई सिनेमा रोड टाढी प्रोप्राइटर अनिल अधिकारी मोबाइल 9855625537 कृष्ण प्रसाद अधिकारी मोबाइल 9855605537 फोन 0656362357 यतातिर छोरी छोरी नजानु है उता यतातिर छोरी छोरी नजानु है उता भर्खराको फेसनको पाइन्छ लुगा जुत्ता मनकामना मनकामना फ्यान्सी 1000 हाई स्कुल टाढीको बजारमा मनकामना फ्यान्सी 1000 हाई स्कुल टाढीको बजारमा हजुर हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज बी अफ डियर हिल सुज शिखर सुज मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनकामना फेन्स स्टोर्स रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन नम्बर 0556563357 मोबाइल नम्बर 9845443899 प्रोप्राइटर रमेश लोहानी मनकामना फ्यान्सी 1000 हाई स्कुल टाढीको बजारमा ए दिलो पक त पक हस्याङ खस्याङ गर्दै हिँड्यास कता हो सगरमाथा ए केटा हो हेर्न ए हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र सुन त केटा हो हाम्रो रविनले पनि 5 वर्ष पहिला सगरमाथा मोबाइलबाट मोबाइल किनेको थियो आजसम्म चलाइरहेछ त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ हामी पनि किन्न जाउँ जाउँ कलर्स सैमसंग नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटीसी यानसेल तथा युटेल को रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ विगत 10 वर्षदेखि तपाईहरुकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एकमात्र विकल्प सगरमाथा मोबाइल रत्नगर 1 गन्ना प्लाजा चौराहा चोक प्रोप्राइटर शंकर पौडेल फोन 0556615556 मोबाइल 9542141141 जाऊ है रत्नगर चितवन टाढी श्री पुष्पांजलि हॉस्पिटल प्राली भरतपुर हमसा मनोरंजन केन्द्र प्राली टाढी एवं मधुमेह समाज चितवन को संयुक्त आयोजना में निःशुल्क स्वास्थ्य परीक्षण शिविर होने संबंध में सूचना मधुमेह रोग र उपचार का विषय में अनुभवी मधुमेह रोग विशेषज्ञ बाट अपना उपचार को अनुभव एवं वृहत रूप में मधुमेह बिरामी को स्वास्थ्य परीक्षण रोग जांच साथ ही औषधि सेवा समेत निःशुल्क वितरण कार्यक्रम आयोजना गरिएको संपूर्ण महानुभाव में सहर्ष जानकारी गराउँदछौं मिति यही बैशाख 27 गते शनिवार स्थान हमसा मनोरंजन केन्द्र प्राली परिसर समय बिहान 7 बजेदेखि बिहान 11 बजेसम्म विशेष सहयोगी रत्नगर उद्योग वाणिज्य संघ टाढी सहयोगी संस्थाहरू उद्योग वाणिज्य संघ खैरहनी पर्सा सामुदायिक सहयोग केन्द्र बछ्यौली थप जानकारीको लागि मोबाइल नम्बर 9855505941 9855506040 र 0656284780 मनोरञ्जन केन्द्र चाहिँ हाम्रो ठाउँमा टिभीएस कम्पनी का बाइक तथा स्कूटरहरू अब तपाईँकी सहर चौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर TVS कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि। सम्पर्क चितुवन टाढी अटो लिङ्क प्रणाली टिभीएस अथोराइज डिलर रत्नगर 100 चोक टाढी चितुवन फोन नम्बर 056-562-013 पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ, यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोशमा भेटिन्छ, के हो? नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्स। सही जवाब। विगत 30 वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्स अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड विमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ। सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स खैरहनी 8 खैरहनी बजार चितवन सञ्चालक मिठु नेपाली प्रोप्राइटर अनिल नेपाली फोन नम्बर 56583051 र मोबाइल 98452-17746 रेडियो अर्पण 104.5 MHz तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम कृषि चौतारी। फेरि पनि टक्कसँग जेटिए बाबुसँग छलफल बेला प्रारम्भ भयो भयो भयो ठुलबा भयो एकदमै भयो नि अब अब खाजा पनि टन्न खाइयो चिसो पानी चलारियो माटोको भाँडोको पानी त कति चिसो हो माटोको घैटो भनौँ न यो बजारतिर चाहिँ फ्रिज भन्छ के भन्छ इङ्ग्लिसमा होइन ठुलबा फ्रिजको पानीले त घाँटी खराब गर्छ खराब गर्छ नि ठुलबा एकदमै यो माटोको घाँटोमा राखेको पानी अनि त्यसपछि यो फ्रिजमा राखेको पानी एकदमै फरक हुँदो रहेछ कि ठुलबा फ्रिजमा राखेको जत्तिकै चिसो त चिसै हुने होइन तर यसले चाहिँ असर नपर्दो रहेछ कि फ्रिजमा राखेको कुरालाई एकदमै असर पर्ने भयो नि त त्यो चाहिँ हो है अनि ठुलबा अघि हामी किराहरूको बारेमा चर्चा गर्दै थियौँ होइन अब चाहिँ चर्चा गरौँ यो मकैको जरा चाहिँ कसरी खान्छ किराले के किराले खान्छ सुरुमा रहेको छ ठुलो कित्रो भन्ने हुन्छ ठुलबाहरू चाहिँ कित्रो समूह अन्तर्गत चाहिँ पर्दो रहेछ फटेङ्ग्रा होइन ठुलबा यसको बारेमा पनि म तपाईँलाई बताउँछु है त यसको चाहिँ पहिचान यस प्रकारको हुन्छ ठुलबा सुन्नुहोस् है वयस्क कित्रोको शरीरको लम्बाइ 15-25 मिमीसम्म हुन्छ यसको सिङ शरीरभन्दा लामा हुन्छ नि हेर्नुहोस् ठुलबा पछाडिका खुट्टा उफ्रनको लागि मोटा तगडा हुन्छन् पछाडिको पछिल्लो भाग दुईवटा अनुलग शरीरको एउटा तिहाई जति लामो हुन्छ हेर्नुहोस् ठुलबा अनि पोथी किरोको फुल पार्ने अङ्ग 17-25 मिमी लामो हुन्छ वयस्क शरीरको रङ पखेटाको आकारमा आदिमा धेरै भिन्नता पाइन्छ साधारणत यिनको शरीरको रङ गाढा खैरो हुन्छ है ठुलबा बुझ्नुपर्छ यो चाहिँ हामीले यिनीहरू रातमा कराइरहन्छन् यो भनेपछि तपाईँले बुझ्नुहुन्छ पक्कै पनि हाम्रो गाउँघरतिर चाहिँ एकदमै कित्रो कराउँछन् हेर्नु ठुलबा अनि यो किरोले चाहिँ लाग्ने वनस्पति चाहिँ मकै गहुँ जौ जुनेलो कोदो आदि सबै प्रकारका तरकारी बालीमा चाहिँ लाग्छ ठुलबा हेर्नुहोस् है अनि त्यसपछि यसको क्षति चाहिँ कित्रोको माउ र बच्चा दुवैले बिरुवाको कलिलो अवस्थामा बोट काट्दछन् बिरुवा बढेपछि अन्न बालीका बाला काट्दछन्। बिरुवाको काटेको भाग यिनले आफू बस्ने दुलोमा समेत राख्दछन्। मकै बालीमा कित्रोले कलिलो अवस्थामा क्षति पुर्याउँछ। यो कुरा चाहिँ बुझ्नुपर्छ हामीले। कित्रोको जीवनी हावा पानी अनुसार फरक फरक पाइन्छ है ठुलबा। जाडो ठाउँमा यिनका फुलहरू जाडोको मौसमभरि त्यसै रहन्छन् र पछि गर्मीमा पहिलो हर वर्ष भएपछि तिनबाट बच्चा निस्कन्छन्। जाडो ठाउँमा यिनका वर्षभरिमा एकै पुस्ता मात्र निस्कन्छन्। गर्मी ठाउँमा भने कित्रोको बच्चाहरू जाडोभरि त्यसै बस्दछन् अथवा माउनै पनि जाडो खपेर बस्दछन् र वर्षमा यिनका दुई तीन पुस्ताहरू निस्कन्छन्। दिनमा घाम लागेको बेला कित्रोहरू झारपात र कुना काप्चामा लुकेर बसेका हुन्छन् र दिन ढल्केपछि यिनीहरू खाना समागमन गर्न र फुल पार्न थाल्दछन्। पोथी कित्रोले चिसो माटोमा आफ्नो तिखो र लामो फुल पार्ने अङ्गले निकै तल फुल पार्दछन् र एउटा पोथीले अन्दाजी 300 वटासम्म फुल पार्दछन् है ठुलबा। हेर्नुहोस्, अनि जाडोभरि रहेमा फुलबाट वसन्त ऋतुमा बच्चाहरू निस्कन्छन् र धेरै हप्तापछि 8 देखि 12 पटक काँचुले फेरेर यी बच्चाहरू वयस्क अवस्थामा आउँछन्। बुझ्नु भएको छ ठुलबा? यो कित्रोको रोकथामको लागि जाडो महिनामा खेतबारीलाई गहिरो गरी खनजोत गर्ने अनि गरेमा चाहिँ यसको फुलहरू चाहिँ एकदमै नष्ट हुन्छ है ठुलबा है। कित्रो धेरै लागेको ठाउँमा फेनिटोथाइन 50% झोल 500 मिलिलिटर र 500 लिटर पानीमा मिसाएर छर्नाले यो रोकथाम गर्न सकिन्छ। कित्रो लागेको खेतमा पानी पठाइदिनाले यिनीहरू दुलोबाट बाहिर निस्कन्छन् र जसलाई चरा छेपारो आदि प्राकृतिक शत्रुले शिकार गर्दछन्। मकै बारीमा बाँस आदि गाडेर लाटोको स्यारो बस्ने ठाउँ बनाइदिएमा यसले रातमा कित्रोहरूलाई शिकार गर्दछन्। एउटा एक प्रकारको गाढो निलो रङको बारुराले यस कित्रोलाई र कित्रोको नष्ट पनि गर्दछ है ठुलोबा। अनि त्यसपछि यो कित्रो बत्तीको प्रकाशमा आकर्षित हुन्छन्। यसलाई बत्तीको पासोमा जम्मा गरेर हाँस कुखुरालाई खुवाउन पनि सकिन्छ। हेर्नु ठुलोबा, र यी कुराहरू भयो होइन ठुलोबा। त्यसै गरी अर्को कुरा पनि छ, एउटा रिट्ठे किरो भन्ने हुन्छ। हेर्नु ठुलोबा, जीवनी र अन्य विवरण धानबाली अन्तर्गत मैले तपाईँलाई बताइसकेँ होइन। चितवन जिल्लामा अगौटे मकैमा यो किरो निकै हानिकारक छ। वयस्क खपडेहरू पनि पाइन्छ यसमा। यसले कलिला मकैमा बिरुवाहरूका जरा उद्गमन स्थल र सोभन्दा अलि माथिल्लो भागमा आक्रमण गर्दछन् जसले गर्दा कतिपय बिरुवाहरू तत्कालै मर्दछन्। आक्रमणबाट नमरेका बिरुवाका हाँग पलाउँछन् र यस्ता बिरुवाहरू कालान्तारमा मर्दछन् र नमरे पनि यिनमा खोका लाग्दैन। बुझ्नु भएको छ ठुलबा? ल अब जेठे बाबु भैँसी कराउन थाल्यो, गाई कराउन थाल्यो। हजुर ठुलबा हजुर, अब चाहिँ उठ्ने बेला भएछ भन्ने कुरो बुझ्नु पर्ने भयो। एकदमै एकदमै ठुलबा, अब दुन पनि जानु पर्ने भयो होइन। म पनि अब टाढोको बाटो छ, बिस्तारै जानुपर्छ। रात पर्ला फेरि अब अर्को हप्ता त फेरि यसै भेट भइहाल्छ नि ठुलबा। डाँडाघरे ठुला भार जेटिए बाबुको यही छलफल सँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ। तपाईँलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी, रेडियो अर्पण 104.5 MHz, रत्नगर 1 बकुलहर, चितवन। यो ठेगानामा तपाईँ पत्राचार गर्न सक्नुहुन्छ। साथै तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया radioarpannews@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ। अर्को साता आइतबार फेरि पनि कार्यक्रम कृषि चौतारीमा